नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। लगानी बोर्डको बैठक आज फेरि बस्दै, संसदीय सुनवाई विशेष समितिद्वारा न्यायाधीश उपर ओझरीको आह्वान। कास्कीमा सुरुङमा पुरिएका 13 मजदुरको 14 घण्टापछि सकुशल उद्धार। सम्पर्कविहीन भएका अन्य 3 जना कामदारको खोजी कार्य जारी। इराकको राजधानी बगदादमा बम विस्फोटमा परे 31 जनाको ज्यान गयो, 40 जना भन्दा बढी घाइते। र इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नईद्वारा मुम्बई इन्डियन्स पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। लगानी बोर्डको बैठक आज फेरि बस्ने भएको छ। बोर्डको कार्यक्षेत्र क्षेत्राधिकार सम्बन्धी विवाद टुङ्गाउन बोर्डको बैठक बस्न लागेको हो। लगानी बोर्ड र मन्त्रालयको क्षेत्राधिकारका बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ। साथै तत्काल आवश्यकता आयोजनाहरूलाई द्रुत रूपमा अगाडि बढाउने विषयमा पनि बोर्डको बैठकमा छलफल हुने बोर्डका सदस्यहरूले जानकारी दिएका छन्। बैठक अहिले केही बेरपछि बोर्डको कार्य सिंहदरबारमा बस्ने तय भएको छ। व्यवस्थापिका संसद अन्तर्गतको संसदीय सुनवाई विशेष समितिले न्यायाधीशका लागि सिफारिस भएका व्यक्ति उपर ओझरी आह्वान गरेको छ। अन्य परिषदद्वारा सिफारिस भएका 8 जना व्यक्तिलाई न्यायाधीश बनाउन उपयुक्त छ कि छैन बारेमा प्रमाणसहित सूचना तथा ओझरीहरू दिन विशेष समितिले आग्रह गरेको हो। समितिले आज सूचना प्रकाशित गरी यही वैशाख 20 गतेभित्र समितिको कार्य सिंहदरबारमा आइपुग्ने गरी हुलाक, फोन, इमेल वा फ्याक्स मार्फत पठाउन आग्रह गरेको छ। न्याय परिषदले वैद्यनाथ उपाध्याय, गोपाल प्राजोली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेश्वर शमशेर जबरा र जगदीश शर्मा पौडेललाई न्यायाधीशका लागि सिफारिस गरेको छ। सर्वोच्च अदालतमा अहिले 8 स्थायी न्यायाधीश पद खाली रहेको छ। कास्कीको सिल्दाजुरीमा निर्माणाधीन 25 मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङमा पहिरो जाँदा थुनिएका 13 जना मस्तुलाई झन्डै 14 घण्टापछि सकुशल उद्धार गरिएको छ। हिजो दिउँसो 1 बजे सुरुङको मुखमा पहिरो जाँदा थुनिएका 1 चिनियासहित 13 जना मस्तुलाई बिहान 3:35 सकुशल उद्धार गरिएको कास्कीका प्रहरी नायब परीक्षक राजेश नाथ बास्तुलाले जानकारी दिनुभयो। लामो समय सुरुङभित्र थुनिँदा आत्तिएका र थाकेका सबै कामदारलाई आवश्यक उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायब परीक्षक वास्तुलाले जानकारी दिनुभयो। सुरुङको मुखमा पहिरो गएर थुनिएपछि भित्र रहेका कामदारलाई हावा र पानी पछाएर सहयोग गरिएको थियो। उद्धार कार्यमा 5 वटा एक्सकाभेटर प्रहरी र सयौं स्थानीय बासिन्दाले सहयोग गरेका थिए। यसैबीच पहिरो गएदेखि सम्पर्कविहीन भएका अन्य 3 जना नेपाली कामदारको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन। उनीहरूको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ। नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको 15 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1978 सालमा काठमाडौँको लाजिमपातमा जन्मिएका अधिकारीको 2056 साल वैशाख 13 गते निधन भएको थियो। नेकपा एमालेका तत्कालीन अध्यक्ष समेत रहेका अधिकारीले 2051 सालमा 9 महिना नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुँदा लोकप्रिय र विवाद रहित काम गर्नुभएको थियो। विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य पनि हुनुहुन्थ्यो। विक्रम सम्बत 2046 सालको जनआन्दोलनताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी 2047 सालमा नेकपा मालेसित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुग्नु भएको थियो। 2051 सालको मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ प्रधानमन्त्री बन्नुभएको थियो। उहाँको सरकार बनेको 9 महिना पछि अन्य पार्टीले समर्थन नदिएका कारण ढलियो, जुन नेपालको इतिहासमा 9 महिने सरकारको रूपमा चिनिन्छ। आज बौद्धिक सम्पत्ति दिवस भूमि ग्लोबल प्याप्सन भन्ने मूल नारकका साथ आज मनाइँदैछ। बौद्धिक सम्पत्ति सम्बन्धी महासन्धि कानुनमा आएको दिनको सम्झनामा अप्रिल 26 तारिकका दिन बौद्धिक सम्पत्ति दिवस मनाउने गरिन्छ। आफ्नो बुद्धि विवेक प्रयोग गरी सृजना गरेका कुरा नै बौद्धिक सम्पत्ति हुन्न। मानिसलाई बौद्धिक सम्पत्ति स्वामित्वको अधिकार भए जस्तै आफूले सृजना रचना गरेका सामग्रीमा स्वामित्वको हक दावी गर्ने कानुनले अधिकार दिएको छ। प्रतिलिपि अधिकार सम्बन्धी कानुन कार्य कमजोर भएकाले नेपालमा बौद्धिक सम्पत्तिको दुरुपयोग हुने गरेको छ। यसैबीच सत्य समाचारका लागि फोटो पत्रकारिता गर्ने भन्ने मूल नारकका साथ आज फोटो पत्रकारिता दिवस मनाइँदैछ। हरेक वर्षको वैशाख 13 गते चाहिँ यसपटक पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको फोटो पत्रकारहरूले जानकारी दिएका छन्। उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले अबदेखि परीक्षामा समेत विद्यालयको पोसाक लगाउनु पर्ने भएको छ। उच्च माध्यमिक शिक्षा परिषदले आज सार्वजनिक सूचना प्रकाशित गरी परीक्षा दिन आउँदा विद्यालयको पोसाक अनिवार्य लगाउन आग्रह गरेको हो। परिषदले विद्यालयको पोसाकमा नआएका विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गराउन सकिने चेतावनी समेत दिएको छ। यो नियम कक्षा 11 र 12 दुवै तहका विद्यार्थीका लागि लागू हुने पनि परिषदले स्पष्ट पारेको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, जनताले चाहे राजसंस्था फर्कने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइमा तपाईँको विचार के छ? ए जनताले चाहे सम्भव छ, बी ढलेको राजसंस्था फर्किँदैन, सी समयले देखाउला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0556 63 0063, मोबाइल नंबर 98 5 50 61 743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इराकको राजधानी बगदादमा चुनावी र्यालीमा श्रृङ्खलाबद्ध बम विस्फोट हुँदा 31 जनाको ज्यान गएको छ। पूर्वी बगदादमा असैबा अहल अल हक पार्टीको चुनावी र्यालीलाई लक्षित गरी 3 बम विस्फोट भएको हो। घटनामा 40 जना भन्दा बढी घाइते भएका छन्। अल कायदा सम्बद्ध लडाकुले आक्रमण आफूले गराएको दावी गरेको बीबीसीले जनाएको छ। इराकमा आउँदो बुधबार हुन लागेको संसदीय निर्वाचनलाई लक्षित गरी हिंसात्मक घटना बढेका छन्। 328 संसदीय सिटका लागि 9000 भन्दा बढी उम्मेद्वार चुनावी मैदानमा छन्। तर विद्रोही र सुरक्षा फौजको संघर्षका कारण सुन्नी बहुल अनबर प्रान्तमा भने चुनाव हुने छैन। अमेरिकाले युक्रेनको पूर्वी क्षेत्रमा बढ्दो तनावका बीच पछिल्लो 24 घण्टामा रुसी सेनाको लडाकु विमान युक्रेनको हवाई सीमामा धेरै पटक प्रवेश गरेको आरोप लगाएको छ। अमेरिकाका एक प्रवक्ताले तनाव बढिरहेका बेलारुसले विभिन्न समयमा हस्तक्षेप बढाइरहेको आरोप लगाउनुभयो। उता युक्रेनी अधिकारीहरूले रुस समर्थक पृथकतावादीहरूले पूर्वी सहर स्लोभिन्याक्समा अन्तर्राष्ट्रिय पर्यवेक्षक र युक्रेनी अधिकारीहरू बोकेको बस कब्जामा लिएको आरोप लगाएका छन्। ती पर्यवेक्षकहरू अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोपसँग सम्बन्धित छन्। युक्रेनको आन्तरिक मन्त्रालयले बसमा सवार्थी पर्यवेक्षकलाई स्लोभियान्स्क सहरको एक भवनमा बन्धक बनाएर राखिएको जनाएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गैरातीको खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई 7 विकेटले हराएको छ। 142 रनको लक्ष्य चेन्नईले 19 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। चेन्नईको जितमा ब्रान्जामा म्याकुकुलमले नट आउट 71 रनको योगदान गरे। उनले 53 बलमा 8 चौका र 2 छक्का हानेका थिए। यस्तै डयाना स्मिथले 29, फाफ टु प्लेसिसले 20 र सुरेश रैनाले 1 रन बनाए। महेन्द्र सिंह धोनी 14 रनमा नट आउट रहे। पहिले ब्याटिङ गरेको मुम्बईले प्री 20 ओभर खेलेर 7 विकेट गुमाउँदै 141 रन जोडेको थियो। मुम्बईका रोहित शर्माले 50, कोरेन्डर्सले 39, आदित्य तारेले 23 रन बनाए। चेन्नईका मोहित शर्माले 4 विकेटले जितेपछि चेन्नईको 4 खेलबाट 6 अङ्क भएको छ। अहिलेसम्म खेलका 3 खेल हारेको मुम्बई भने पुच्छारमा छ। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। लगानी बोर्डको बैठक आज फेरि बस्दै संसदीय सुनवाई विशेष समितिद्वारा न्यायाधीश उपर ओजुरीको आह्वान। कास्कीमा सुरुमा पुरिएका 13 मजदुरको 14 घण्टापछि सकुशल उद्धार। सम्पर्क विहीन भएका अन्य 3 जना कामदारको खोजी कार्य जारी। इराकको राजधानी बगदादमा बम विस्फोटमा परि 31 जनाको ज्यान गयो, 40 जनाभन्दा बढी घाइते। र इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नईद्वारा मुम्बई इन्डियन्स पराजित। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। कोरियन भाषा एवं कम्प्युटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि। मोबाइल 98452146174।